Maşallah maşallah. Bir topluk inşallah. İnşallah. İşte bak. İnşallah. Allah'ım. Allah'ım. İşte bak. आवन किया और सुकून के साथ आप बैठे तो इंशाल्लाह आगे भी आपको हम बुलाएंगे। उनके बाद इन सब के उस्ताद जहाँ पे दस्तूर अहमद शहीद फरमा है, इंशाल्लाह आप उनकी तिलावत सुनेंगे तो इस शहीदी ने कितने कितना उम्दा करते हैं। आप हजरात तशरीफ रखे बैठ जाए, आप उन तस्वीर को बिठाया के किसी को नाजिम साहेब जो तहाइफ का फैसले में है वो भी यहाँ स्टेज पे पहुंचा दें। जज़ाकअल्लाह हमारे मोहम्मद ताहिर साहब, हाजी महबूब साहब, हाजी सैयद रहमान साहब, हाजी अब्दुल जलील साहब, बाकी हजरात जो मुंतजमी وَيُنَجِّي اللَّهُ الَّذِينَ اتَّقَوْا بِمَفَازَتِهِمْ لَا يَمَسُّهُمُ السُّوءُ وَلَا هُمْ يَحْزَنُونَ الله خالق كل شيء وهو على كل شيء الله خالق كل شيء. قل الله غير الله تامون بل الله فاعبد وكن من الشاكرين. وما قدر الله حق قدره Thank you. حتى Mm-hmm. حتى تنزيل الكتاب من الله لا إله إلا الله maşallah.